नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झनकारमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो हो कार्यक्रम लोक झनकार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि करिब करिब बिहान 11 बजेसम्मको समय हामी लिएर आउने गर्दछौ यो बसाईमा र हरेक दिन हरेक नयाँ नयाँ कुराहरूका जानकारी तपाईँलाई दिने गर्दछौ लोक संगीत सँग निकट रहेर। र आजको यो बुधबारी बसाई कलाकारसँग कुराकानी गर्ने बसाई हो, तर आज हामीसँग कोही पनि कलाकार मित्र हुनुहुन्न। यद्यपि टेलिफोन सम्पर्कमा केही कलाकारहरूलाई हामी सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ र आज त्यति राम्रोसँग कलाकारहरूसँग सम्पर्क हुन सकिरहेको छैन। त्यसैले पनि आजको बसाइमा भने विशुद्ध भाकाहरू नै सुन्ने जमर्को गर्नेछौँ हामी। सुरुवातमा एउटा भाका अगाडि बढाउँछु, मिलन लामाको पछिल्लो भाका बाउलाई पैसा चाहियो रे घर घडेरी जोड्न। पक्कै पनि जति पनि परदेश दिनु भएको छ, परदेशी एका परदेशीहरूको व्यथा आफैसँग हुन्छ, तर बाहिरबाट हेर्दाखेरि घर परिवार लगायत अन्य सदस्यहरूले उसलाई गरेको डिमान्डहरू यो चाहियो ऊ चाहियो भन्ने कुराहरू, त्यो सरसर्ती हेर्दाखेरि विदेशमा पैसाको बोर्ड छ, पैसा टिप्न जान लागेको हो भन्ने जस्तो भान यता बसेकाले गर्ने, उतापट्टिकालाई आफ्नो दुःख आफैसँग हुने, यही विषयलाई बनाएर मिलन लामाले पछिल्लो समयमा बजारमा ल्याउनु भएको यो भाका सुन्छौँ यति बेला कार्यक्रम लोक झन्कारमा। श्रीमतीलाई गरगहना भाइलाई चाहियो ल्यापटप, श्रीमतीलाई गरगहना भाइलाई चाहियो ल्यापटप, खसे देख्छ परदेशमा आँसु खस्या टप टप, खटिरहन्छु म दासी झैँ बनेर सबको इच्छा मेरो ए दैव जिन्दगी। यो भाका सुन्दाखेरि समग्र हामी डुबेर सुन्ने हो भने एउटा छुट्टै गहकिलो कथावस्तु बोकेको सर्र सुन्दाखेरि पनि जिउमा सर्र काँडा उठ्ने खालको भाका यो यहाँनिर रह्यो। एउटा व्यथा थियो, एउटा वेदना थियो, परदेशीको वास्तविकताको चित्रण थियो यो भाकामा, र यस्ता यस्तै भाकाहरू, यस्तै खालका अन्य जनमानसमा लोकप्रिय भाकाहरू, जनमानसका जस्ताको कुरा तस्तै अगाडि ल्याउने जुन लोक भाकाको जुन उद्देश्य हो, आफ्नो लोकमा चलिरहेको कुरा जस्तो हो त्यस्तै छर्लङ्ग सुनाउने, त्यही कुरा सुनाउनलाई खप्पिस मानिनुहुन्छ मिलन लामा। चाहे जुम्ला कालीकोटमा बाटो खुल्ने बित्तिकै एक दुई दिनकै फरकमा बाटो खुल्यो, मोटर चल्यो जुम्ला कालीकोटको, लगायत कृष्णभीरको जामका कुराहरू, अन्य धेरै कुराहरू छन् मिलन लामाका, धेरै भाकाहरू छन् जुन भाकाहरूको बारेमा मैले यहाँ चर्चा गरिरहनु पर्दैन। तपाईँहरू लोक सङ्गीतका पारखीहरू, तपाईँहरू सम्पूर्णलाई त्यो कुरा थाहा छ। यति बेला भने सुन्दरमणी अधिकारी अनि विष्णु माझीको आवाजमा अर्को भाका सुन्छौ, हो जाले रुमाल फाट्यो धुँदा धुँदा निष्ठुरी मायालाई सम्झिरुँदा। को दर्पण सुन्नु होला रेडियो अर्पण।

कर्म नगरी फलको आशा गरेर भएन नि मित्र, कोरियन भाषामा पोक्त बने पो कोरिया जान पाइन्छ। टच स्काईमा गए कोरियन भाषामा पोक्त भइन्छ। एक दशक कोरिया बसेर आउनु भएका दक्ष शिक्षकबाट कोरियन भाषा सिकाइने, प्रोजेक्टरको सुविधा सहित अडियो भिजुअल कक्षा सञ्चालन हुने, नमुना प्रश्न पत्रद्वारा हप्तै पछि परीक्षा लिइने, टच स्काई इन्टरनेसनल एजुकेसनमा कोरियन भाषा सिकी कोरिया जाने सपना साकार पार्नुहोस्। सम्पर्क टच स्काई इन्टरनेसनल एजुकेसन रत्नगर दुई टाढी ओम साईराम अस्पताल भवनको तेस्रो तल्ला, फोन नम्बर 0556505, मोबाइल 9845775। राम्रो राम्रो गिफ्टको सामान खोजेर म धाउँदा, राम्रो राम्रो गिफ्टको सामान खोजेर म धाउँदा, खुसी भाछु सौरा चोकमा पुष्पाञ्जली पाउँदा, सुपथ मूल्य आकर्षक सामान हे पुष्पाञ्जली, गिफ्टको हो पहिचान। सम्पर्क पुष्पाञ्जली गिफ्ट एन्ड किचन स्टोर्स, स्कुल सटर सौराह चोक गङ्गा प्लाजा सँगै प्रोपाइटर राम शरण पाठक, मोबाइल 9845728368। पुष्पाञ्जली गिफ्टको पहिचान। क्या हो साथी, आज पनि बाइक डोर्याउँदै? के गर्नु त, यो बाइक नै यस्तै छ, आफ्नो त दैनिकी बनिसक्यो बाइक डोर्याउने। ल प अबदेखि तैले यो बाइक डोर्याउनु पर्दैन। मोडर्न बाइकको भरपर्दो अनि विश्वासिलो सेवाले यो बाइकको सम्पूर्ण समस्या मुक्त हुनेछ। हामी कहाँ सबै खाले बाइकहरू सुपथ मूल्यमा मर्मत गरिनुका साथै नयाँ तथा पुराना बाइकहरू खरिद बिक्री एवं बाइकका सम्पूर्ण पार्ट्सहरू उपलब्ध छ, तथा जहाँ बाइक बिग्रिएको छ त्यही ठाउँमा आएर बाइक मर्मत गर्ने सेवा पनि उपलब्ध छ। सम्पर्क मोडर्न बाइक केयर सेन्टर एन्ड वर्कसप, रत्नगर 7 कृष्ण मन्दिर चोक, प्रोप्राइटर सरस्वती राणा भाट, फोन नम्बर 0556269054, मोबाइल 9855064949। हे हिन्द हिन्दै आए छु टाइमा, रुख भन्थ्यो घरैको आडैमा, डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने, घर चिन्नै सकिन उल्लो कि पल्लो। नमस्ते, म लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज, अर्पण सबैका लागि सधैँका लागि। विश्राम पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि यो हो कार्यक्रम लोकझनकार। हामी कार्यक्रम लोकझनकार अन्तर्गत रहेर तपाईँलाई आजको यो श्रृङ्खलामा मिठा मिठा भाकाहरू अगाडि बढाइरहेका छौँ, र स्वयंरूप फेरि पनि अर्को भाका अगाडि बढाउने बेला भएको छ। यो एउटा भाका सुन्छौँ, यो भाकापछि फेरि पनि तपाईँसँगै रहनका लागि हामी पक्कै पनि उपस्थित हुनेछौँ। Thank you. बाबाले काम गर्दैनन् बुढी आमा आइया घर धान्न सक्छौ सक्दिनौ भन भन मैया हो बुढा बाले काम गर्दैनन् बुढी आमा आइया घर धान्न सक्छौ सक्दिनौ भन भन मैया मै जन्मेको तिम्रैलाई बाबा आमा एक्लै छन् बस्ती नामा घरे जै वरुण छन् कि छैनन् हो कान्छे तिम्रो तैर भए बाबा आमा एक्लै छन् बस्ती नामा घरे जै वरुण छन् कि छैनन् हो कान्छे तिम्रो तैर भए वरुण छन् कि छैनन् हो कान्छे तिम्रो तैर भए माछा मासु दुधै खाउला खाउला तरै पानी मलाई त पाउँछौ पाउँछौ पाउला घरै पानी ओ माछा मासु दुधै खाउला खाउला तरै पानी मलाई त पाउँछौ पाउँछौ पाउला बाउआमाले एउटै छोरो पाए त के गरम त्यही छोरा नि घर झै बसे भन्ला नि बेसरम हो बाउआमाले एउटै छोरो पाए त के गरम त्यही छोरा नि घर झै बसे भन्ला नि बेसरम मै जन्मेको तिम्रैलाई बाबा आमा एक्लै छन् बस्ती नामा घरे जै वरुण छन् कि छैनन् हो कान्छे तिम्रो तैर भए बाबा आमा एक्लै छन् बाबा आमा एक्लै छन् यसै पृष्ठभूमिमा गुन्जिरहेको भाकासँगै कार्यक्रम लोक झन्कारको अलिकति अन्त्यमा आइसकेका छौँ। विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpada.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। त्यस्तै रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा त तपाईँले सुनिरहनु भएको छ नै। र आजको लागि कार्यक्रम लोकजानकारीको समय सकिएको छ। भोलि बिहान 10 बजेको अर्पण समाचारपछि फेरि पनि तपाईँ हामी सँगै रहनका लागि उपस्थित हुने नै छौँ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तपाईँहरूलाई धन्यवाद। त्यस्तै प्रविधि कक्षबाट साथ दिने राजलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार।